قل يا أيها الناس إني رسول الله إليكم جميعا. کہہ دیجئے کہ لوگو بے شک میں اللہ کا رسول ہوں تم سب کی طرف. نلذی لہو ملک السماوات والارض جس کے ہاتھ میں آسمانوں اور زمین کی بادشاہت ہے. لا الہ الا ہوا یحیی و یمیت نہیں ہے اس کے سوا کوئی وہی ہے زندہ کرنے والا اور وہی مارتا ہے. لہذا فآمنوا باللہ ورسولہ النبی الامی الذی یؤمن باللہ وکلماتہ واتبعوہ لعلکم تہتدون. لہذا اللہ اور اس کے رسول نبی امی پر ایمان لاؤ جو اللہ اور اس کے ارشادات پر ایمان لاتا ہے اور اسی کی پیروی کرو کہ امید ہے کہ تم راہ راست پالو گے. یہاں آپ دیکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی حیثیت کو واضح کرنے کے بعد سارے لحاظ سے کہ آپ کون تھے, آپ کا پچھلی کتابوں میں ذکر کیسے تھا, اب انسانیت پر ایک حجت تمام کی جا رہی ہے. کیا یا ایہا الناس, یہاں یا ایہا الذین آمنوا نہیں. اس سے کیا پتہ چلتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ساری انسانیت کے لیے رحمت ہے. جو آپ کو کہا جاتا ہے نا رحمت للعالمین, اس کی یہ دلیل ہے کیونکہ کسی عالم کے اوپر اللہ کی سب سے بڑی رحمت کیا ہے کہ وہ اللہ کے پیغام کو سمجھنے لگ جائیں اور اللہ تعالیٰ کے ساتھ ان کا معاملہ جو ہے وہ درست ہو جائے. تو لہٰذا اللہ کے نبی صلی اللہ علیہ وسلم کو رسول مانو. یا ایہا الناس انی رسول اللہ, ایک ایک لفظ اللہ کے نبی صلی اللہ علیہ وسلم کے مقام کو ثابت کرتا ہے. اور یہی آیت رسالت محمدیہ صلی اللہ علیہ وسلم کی عالمگیر رسالت کے ثبوت میں پیش کی جا سکتی ہے. خود اللہ تعالیٰ نے نہیں کہا بلکہ نبی صلی اللہ علیہ وسلم کے ذریعے سے کہلوایا کہ آپ کہیے کہ اے کائنات کے انسانوں. انداز پہ غور کرنے کی ضرورت ہے, میں سب کی طرف اللہ کا رسول ہوں. اسی لیے آپ دیکھیے کہ پوری نو انسانی کے لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نجات دہندہ ہیں. کیسے؟ کہ جو لوگ آپ کے پیغام کو مانیں گے پھر ان کی نجات ہوگی, اور اگر کسی نے آپ کی بات نہ مانی تو پھر وہ نہیں مان سکتا. چاہے وہ عیسائی ہو کے کفارے کا اصول وضع کر دے, اور یہودی ہو کے وی آر چوزن پیپل کی بات کر دے, نجات اور ہدایت اگر ہے تو وہ صرف اور صرف اسلام کو اپنانے اور اس کو اختیار کرتے میں ہے. اور آپ دیکھیں کہ یہاں پھر دوبارہ نبی الامی کا لفظ آیا, اس سے لگتا ہے کہ یہ کوئی عیب نہیں, یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی خوبی ہے کہ آپ کو دو جگہ ان پڑھ کے لفظ سے, یعنی جو نہیں پڑھنا لکھنا جاتا اس کی بات کی گئی. ہمارے ہاں عموماً ایسے لوگوں کو بہت اجاڑ اور اس طرح کے محسوس کیا جاتا ہے کہ جو دنیاوی ترقی نہیں کر سکتے. حقیقت یہ ہے کہ ایسا نہیں ہے, اس لیے کہ جب کوئی دل کی آنکھیں کھول لے اور اللہ کے پیغام کو اور حق کے راستے کو اپنا لے تو بعض دفعہ ان پڑھ لوگ پڑھے لکھوں سے بہت اچھے ہوتے ہیں. حق کی قبولیت ان کے ہاتھ یعنی دلوں میں زیادہ ہوتی ہے, کیونکہ بعض دفعہ انسان جتنا مادی سہاروں کی طرف بڑھتا ہے, مادی دنیا کی ترقیوں میں جاتا ہے, اتنا ہی رب سے دور ہونے لگتا ہے. حالانکہ ہونا تو اس سے اپوزٹ چاہیے. دیکھیے کہ دنیا کی تعلیم لینا, دنیا کے نالج سیکھنا, پڑھنا پڑھانا, کام کرنا, یہ بری باتیں نہیں, لیکن ان کے اندر پڑھ کے بعض برائیاں پیدا ہو جاتی ہیں. اگر کوئی یہ تمام کام کرے لیکن ساتھ ہی ساتھ اپنے آپ کو رب سے بھی جوڑے رکھے تو یقیناً وہ امی لوگوں سے زیادہ اچھا کام کرے گا. ایک شخص جس کو لکھنا پڑھنا نہیں آتا اور دوسرا وہ جس کو لکھنا پڑھنا آتا ہے, دونوں کے کام میں بہت فرق ہوگا. ایک شخص ہے وہ کمپیوٹرز کی سکلز نہیں جانتا, ایک کمپیوٹر ایکسپرٹ ہے, دونوں کے کام کرنے میں بہت فرق ہوگا. لیکن جو بات ہے سمجھنے کی وہ کیا ہے کہ جو انسان ان چیزوں کو اپنا کے اپنی بڑائی میں نہ آ جائے, اپنے آپ کو بڑا نہ کہے, پھر وہ جو ہے انشاءاللہ فائدہ لے گا. اور ادروائز دوسری طرف یہ ہے کہ لوگ فائدہ اس سے نہیں اٹھا سکیں گے. پھر یہاں ایک اور چیز دیکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کیوں پڑھے لکھے نہیں تھے, کیا اس میں حکمت تھی؟ آپ کو پڑھا لکھا ہو جاتے تو کیا فرق پڑتا ہے؟ تو پھر اس کی وجہ کیا ہے؟ اگر اللہ کے نبی صلی اللہ علیہ وسلم پڑھنا لکھنا جانتے تو پھر تو مکہ والوں کا یہ الزام کہ یہ کتاب آپ نے خود لکھ لی ہے, اس میں صداقت تھی. ہاں بھائی پڑھے لکھے تھے, پڑھنا لکھنا آتا تھا, لکھ لیا, پھر کیا معجزہ ہو جاتا؟ ایک ان لٹرڈ یا ایک ان پڑھ شخص کی زبان سے اس قرآن کا سننا اور اس کے اوپر ان سے मान उसको अल्लाह ताला की तरफ से मानना ये ज़्यादा आसान हो जाता है इंसान के लिए, बजाय इसके कि एक पढ़े लिखे के लिए करना। तो ये अल्लाह ताला की एक हिकमत थी, वरना ऐसा नहीं था कि इसके असबाब मौजूद नहीं थे, ये भी हो सकता था। फिर इससे एक और हुज्जत भी कायम हुई, दूसरी वजह इसकी क्या समझ आती है कि आप अनपढ़ क्यों थे, क्यामत तक के लिए कम से कम पढ़े या बिल्कुल ना पढ़े इंसान के लिए भी हुज्जत कायम हो गई कि अगर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कर सकते हैं तो तुम क्यों नहीं कर सकते। वरना क्या होता, दीन एक ऊपर हाई स्कैटी के लोगों के लिए रह जाता। लोग कहते हैं हाँ ये तो पढ़े लिखे वाले लोगों की चीज़ है, ये बहुत जो दुनियावी मैदान में आगे से आगे बढ़ते हैं ये तो बस उनकी चीज़ है, हमारे लिए इसमें कुछ नहीं। लिहाजा ऐसा करने के लिए अल्लाह ताला ने एक आखिरी हुज्जत कमाम कर दी कि देखो अगर अल्लाह का नबी इस तरह कर सकता है तो फिर तुम क्यों नहीं। फिर इसी तरह आप देखिए कि अमूमन जो लोग दुनियावी मैदान में पीछे होते हैं वो एहसास कमतरी का शिकार होते हैं, उनके लिए भी इसमें एक पैगाम है। बाज़ लोग मिसाल है कि उनको उर्दू भी नहीं लिखनी आती, इंग्लिश भी नहीं आती, तो वो कहें अब हम ज़िंदगी में कुछ नहीं कर सकते। नहीं, एक उम्मीद शख्स एक ऐसा कारनामा कर सकता है कि जिसके असरात रहती दुनिया तक कायम रहेंगे, तो फिर आज के वो लोग जो किसी जगह थोड़ा सा अगर पीछे भी हैं तो फिर उनके लिए इसमें क्या हर्ज है कि अगर वो आगे बढ़ें और कोई ऐसा काम कर सकें कि जिससे लोगों को फ़ायदा हो। फिर आप देखिए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम उम्मी होने के बावजूद आपने जो कुरान पाक पेश किया, उसका एजाज, उसकी बलागत, सारी दुनिया के जो बड़े बड़े फसीह और बलीग शख्स थे वो भी आजिज़ आ गए थे। 3 दफ़ा से ज़्यादा चैलेंज कुरान पाक में था कि इस किताब जैसी किताब ले आओ, लेकिन वो ऐसा कुरान नहीं पेश कर सके। तो इससे क्या पता चला कि अगर वाकई हकीकी मानों में इस दुनिया को अमन चैन और सुख देना है तो उसका तरीका एक ही है, और वो क्या है कि फ़ामिनु बिल्लाही व रसूलिही, ईमान ले आओ अल्लाह और उसके रसूल पे। फिर इसमें एक और एंगल से हम इसको देखेंगे, और वो क्या है कि तमाम पिछले अंबिया जो थे वो नस्ली दीन पे थे। बाज़ दफ़ा एक बेटे, बाप के बाद बेटे को नबूवत मिल जाती थी, कौमी पैगंबर थे, किसी इलाके से उनका ताल्लुक था। आप पढ़ चुके पीछे अंबिया के जिक्र में, मतलब उनके भाई को भेजा या उन्हीं की कौम की तरफ भेजा। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम का खलका तबलीग दुनिया भर के इंसान है, सारे के सारे लोग हैं। कोई वक्ती और मखसूस ज़माने के लिए आप पैगंबर नहीं थे, क़यामत तक के लिए पैगंबर होंगे। इसीलिए अब आपकी रिसालत का काम ता क़यामत जारी रहेगा। आप खातिमुन नबीयीन थे, आपके बाद अब कोई नबी नहीं आएगा, तो वो लोग जो आपके बाद दुनिया में आएंगे फिर उन तक पैगाम कौन पहुंचाएगा? आपकी उम्मत पहुंचाएगी। इसीलिए आप देखिए कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने हज्जतुल वदा के मौके पे लोगों से पूछा कि क्या मैंने पहुंचा दिया, हल बल्लगता, क्या मैंने पहुंचा दिया, तो उन्होंने कहा हाँ आपने पहुंचा भी दिया और आपने रिसालत का हक अदा कर दिया। तो फिर उसके बाद आपने क्या कहा था कि हर हाजिर गायब को जाके बताए, अब ये काम तुम्हारा है। सहाबे किराम कितने समझदार थे कि छोटी सी बात से समझ जाते थे इशारा। उन्होंने इस जिम्मेदारी को महसूस कर लिया कि वाकई अब दुनिया के कोने कोने तक इस दीन को पहुंचाना हमारा जिम्मा है। फिर उनको घरों की मोहब्बत ने नहीं रोका, फिर उनको अपने मदरलैंड की वजह से रुके नहीं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की कब्र मुबारक वहाँ थी, मस्जिद नबवी थी, बैतुल्ला था, लेकिन आप देखते हैं कि लोग यूं कोनों में फैले कि फिर वहाँ एक एक हीरा गया और उसने सारी दुनिया को चमकाना शुरू कर दिया। आप पढ़ के देखें ज़रा हिस्ट्री नबी सल्लल्लाहु अलैहि वसल्लम से बाद वाले दौर की, आप हैरान हो जाएंगे। सिर्फ एक हीरा निकलता था और वो जाके अपने पूरे इलाके को चमकाता था, एक सहाबी सिर्फ, कहीं एक, कहीं दो, कहीं चंद। आज हम क्यों सोचते हैं कि बहुत सारे लोग नहीं और हम अकेले हैं, हम क्या कर सकते हैं? अगर सुनने वालों में से हर बंदा अगर अपनी जगह पे काम करना शुरू कर देता है और पैगाम फैलाना शुरू होता है तो आप देखिए कि छोटे छोटे दायरे लगते जाएंगे ना। जैसे एक शख्स है वो अपने घर से शुरू करता है, अगर मिसाल एक शहर में 10 लोग हैं वो एक बात सुनते हैं, अब वो 10 लोग अपने घर में अपने बिल्कुल करीबी सर्कल में काम शुरू करते हैं तो वो छोटे छोटे दायरे लगते जाएंगे ना, दायरों पे दायरे। और जब वो आप देखिए कि दायरे को बड़ा करते हैं ना तो बाद दफ़ा फिर सारे दायरे मिलके एक ही चीज़ बन जाते हैं। तो पैगाम कैसे फैलेगा कि जब हम इसके अंदर अपनी मुमकिन हद तक कोशिश करेंगे, अपने ज़राए को इस्तेमाल करेंगे और अपनी जिम्मेदारी को महसूस करेंगे। अगर हमने ये सोच लिया कि ये जिम्मेदारी चंद लोगों की है तो फिर हम तो कुछ भी नहीं करेंगे। फिर इसमें आप देखिए कि अल्लाह ताला की दो सिफात आई हैं, युही व युमीत, वो जिंदा भी कर सकते हैं और मार भी सकते हैं, यानी अल्लाह ताला की कमाले कुव्वत का इजहार है, कुव्वत और उसका भी कमाल, जिंदगी और मौत उसके हाथ में है। गोया के अल्लाह के नबियों के साथ जो लोग नज़रियात कायम कर लेते हैं वो नहीं है इससे मुराद के नबी जिंदा कर दें या मार दें या उनके हाथ में नफ़ा या नुकसान है, बल्कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जो थे वो अल्लाह ताला के रसूल भी थे और आपने उसी बात की पैरवी की जिस बात को अल्लाह ताला ने हुक्म दिया। फिर आप देखिए कि यूमिनु बिल्लाही, अल्लाह पर ईमान ला, व कलिमात ही, तो अल्लाह के कलिमात पर ईमान लाना क्या है, अल्लाह के कलिमात क्या हैं, तो ये अल्लाह के कलिमात अल्लाह का कुरान है, कलामुल्ला, बल हुआ कलामुल्ला। सूरह कहफ आयत नंबर 109 में भी आप पढ़ते हैं ना, कुल लौ कानल, यानी वो क्या है आखिरी आयतों में ना, कि अगर सारी दुनिया के समंदर जो हैं वो स्याही बन जाएं तो अल्लाह ताला के कलेमात नहीं ख़त्म होंगे, ये वो स्याही ख़त्म हो जाएगी, यानी अल्लाह कलेमात से मुराद अल्लाह ताला की बातें, अल्लाह ताला के फैसले, जो कुछ उसने दुनिया में किया कराया ये सब कुछ इसके अंदर आ जाता है, कि ये वो लोग हैं कि जो अल्लाह ताला के कलाम को मानते हैं। सूरत लुकमान की आयत नंबर 27 में भी इसी तरह आता है कि सारे समंदरों की स्याही बन जाए और बल्कि इससे भी ज़्यादा आ जाए तो अल्लाह ताला के कलेमे जो हैं वो ख़त्म नहीं होंगे। सूरत अंबिया की आयत नंबर 107 में भी आता है कि हमने आपको इंसानियत के लिए रहमत बना के भेजा, तो इन सारी बातों का खुलासा यही है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को मानने से ही हिदायत मिलेगी। लअल्लकुम तहतदून, यहाँ लअल्लकुम तहतदून से क्या मुराद है कि गैर मुस्लिम यानी यहूद और नसारा अगर अल्लाह के नबी को मान जाएंगे तो जन्नत की राह को पा लेंगे, हिदायत के रास्ते पे आ जाएंगे, यानी मुराद ये कि उनके हिदायत में आने का ज़रिया क्या है या तरीका क्या होगा कि इस्लाम कबूल कर लें। और अगर आम मुसलमानों को कहा जाए तो फिर तहतदून से मुराद क्या है कि रिवायती इस्लाम से असली इस्लाम की तरफ आओ, रिवाजी दीन को छोड़ दो और वो दीन कबूल करो जो अल्लाह के नबी लाए, अमल करो और सिर्फ अपनी बातों की हद तक ही अपने आप को इस्लाम के दायरे में ना रखो। यहाँ तक तिलावत सुनते हैं एक बार जी, आयत नंबर 159 से देखते हैं। वमिन कौमी मूसा उम्मतु यहदून बिलहक्की वबिही यादिलून, और मूसा अलैहिस्सलाम की कौम में एक गिरोह ऐसा भी है जो हक के मुताबिक हिदायत करते हैं और इसी के मुताबिक इंसाफ करते हैं। यहाँ से अब अल्लाह ताला मूसा अलैहिस्सलाम की कौम का किस्सा दोबारा शुरू करते हैं। पीछे चूँकि बनी इसराइल पूरी की पूरी यानी यहूद और नसारा सबको दावत थी नबी उम्मी मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने की, तो अब यहाँ जिक्र होगा कि किसने फिर इस दावत को कबूल किया और किसने नहीं किया। तो सबसे पहले हज़रत मूसा अलैहिस्सलाम की कौम में से फरमाया कि वह मिन कौमी मूसा, और मूसा की कौम में से, और मूसा अलैहिस्सलाम की कौम कौन थी, बनी इसराइल, उम्मतुन एक गिरोह है, यानी एक छोटा सा गिरोह कह लें या कुछ लोगों की एक जमात है जो क्या करती है, यहदून बिल हक, जो हक की तरफ रहनुमाई करती है, जो हक के मुताबिक रहनुमाई करती है, वह भी यादिलून, और वो इसके साथ इंसाफ भी करती है। यहाँ इससे मुराद वही चंद लोग हैं जो नबी सल्लम के दौर में मुसलमान हो गए थे, अब्दुल्ला बिन सलाम रज़ी अल्लाह तआला अन्हु और इसी तरह के दूसरे लोग, और हर दौर में कुछ ना कुछ लोग ऐसे ज़रूर रहे कि जो हक़ को मान लेते हैं। तो यहाँ बिल हक से मुराद कौन सा हक है, जो उनके रसूल लाए, यानी जो इन रसूलों के ज़रिए से इनको दिया गया उन्होंने इस चीज़ को माना। सूरत आले इमरान की आयत नंबर 113 और 199 और 75 में भी हम यही टॉपिक पढ़ चुके कि जब कभी अल्लाह ताला की तरफ से कोई पैगाम आता है तो उसको कुछ लोग तो कबूल कर लेते हैं, कुछ लोग नहीं करते, लेकिन अल्लाह ताला का इंसाफ देखिए कि थोड़े होने के बावजूद ये नहीं कहा कि अब इनका क्या जिक्र करें, ये तो आटे में नमक के बराबर हैं, नहीं, उनका भी जिक्र कर दिया कि ये वो लोग हैं जो अल्लाह के हुक्मों के मुताबिक चलते हैं, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत के लिए भी यही खुशखबरी दी थी کہ قیامت سے پہلے یعنی میری امت جو ہے یہ 73 فرقوں میں بٹ جائے گی، 73 سیکٹس میں چلی جائے گی، لیکن ان میں ایک گروہ ایسا ہوگا جو قیامت تک حق پر رہے گا. تو یہاں یہ چیز معلوم پتہ چلی کہ بنی اسرائیل میں بھی ایسا رہا، اور خاص طور پہ کہتے ہیں کہ جو قوم نے بچھڑے کو پوجا تھا تو اس وقت بھی ایک قوم ضرور موجود تھی جو اس وقت لوگوں کو ہدایت پر رہنے کی تلقین کرتی تھی. پھر کیا ہوا؟ وَقَطَّعْنَاهُمُ اثْنَتَيْ عَشْرَةَ أَسْبَاطًا أُمَمًا، اور ہم نے بنی اسرائیل کے 12 قبیلوں کو 12 جماعتیں ہی بنا دیا. وَأَوْحَيْنَا إِلَى مُوسَى، اور پھر موسیٰ علیہ السلام کو ہم نے وحی کی. کیا؟ اِذِ اسْتَسْقَاهُ قَوْمُهُ، جب انہوں نے اپنی قوم کے لیے پانی مانگا، اور جب موسیٰ سے اس کی قوم نے پانی مانگا. اَنِ اضْرِبْ بِعَصَاكَ الْحَجَر، یہ کہ ڈال دو اپنے عصا کو پتھر پر. پھر کیا ہوا؟ فَانْبَجَسَتْ، پھر پھوٹ نکلے. مِنْ حُسْنَتَا عَشْرَةَ عَيْنَا، اس سے 12 چشمے. قَدْ عَلِمَ كُلُّ أُنَاسٍ مَشْرَبَهُمْ، پھر جان لیا ہر انسان نے، ہر آدمی نے اپنا مشرب، اپنا گھاٹ، پینے کی جگہ. وَظَلَّلْنَا عَلَيْهِمُ الْغَمَامِ، پھر ہم نے ان کے اوپر بادلوں کا سایہ کیا. وَأَنزَلْنَا عَلَيْهِمُ الْمَنَّ وَالسَّلْوَى، اور ہم نے ان پر من اور سلوہ نازل کیا. كُلُوا مِن طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ، کھاؤ پاکیزہ میں سے جو ہم نے تم کو دی. وَمَا ظَلَمُونَا وَلَٰكِن كَانُوا أَنفُسَهُمْ يَظْلِمُونَ، اور انہوں نے ہم پر کچھ ظلم نہیں کیا اور وہ تھے ہی اپنی جانوں پر ظلم کرنے والے. یہاں آپ دیکھیں کہ پوری بنی اسرائیل کی وہ کہانی جو 40 سال کا دور تھا ان کا وادی تی میں، اس کا ایک دفعہ پھر ذکر کر دیا. یہی قرآن پاک کا اعجاز ہے کہ تھوڑے ہی دن میں جب انسان کو ایک بات تھوڑی بھولنے لگتی ہے تو اس کو دوبارہ نصیحت کے لیے سامنے لے آتے ہیں، تاکہ اس سے یہ پتہ چل جائے کہ اللہ تعالیٰ نے جو دین دیا ہے وہ صرف ایک انفارمیشنز کا نام نہیں، بلکہ اس سے عمل کی باتیں بھی لانی ہیں. کچھ الفاظ کی وضاحت کے ساتھ تھوڑا سا میں اس آیت کے اندر آپ کو ایک دو پوائنٹس گرامر کے اعتبار سے ظاہر کرنا چاہوں گی، تاکہ آپ دیکھیں کہ ترجمہ کس طریقے سے تھوڑے سے لفظوں کے فرق سے بدل جاتا ہے. پہلے تو یہاں ایک لفظ اسباتن آیا. اسبات سبت کی جمع ہے. سبت عربی میں کہتے ہیں پوتے کو، پوتا، گرینڈ سن. یہاں اسبات سے مراد قبائل ہیں، قبیلے، کہ جن کو حضرت یعقوب علیہ السلام کے 12 بیٹوں کی طرف منسوب کیا جاتا ہے، اور ہر قبیلے پر ایک نقیب مقرر کیا گیا تھا. سورت مائدہ کی آیت نمبر 12 میں بھی ہم پڑھ چکے، وَبَعَثْنَا مِنْهُمُ اثْنَيْ عَشَرَ نَقِيبًا، کہ ہم نے ان کے 12 نقیب یعنی سردار مقرر کر دیے. پھر اس کے بعد آپ دیکھیے کہ یہاں یہ جو بات ہے نا، اِذِ اسْتَسْقَاهُ قَوْمُهُ، ترجمہ اس کا میں نے کیا کیا آپ کے سامنے، اور جب پانی مانگا اس سے، ہو سے مراد موسیٰ ہے، کس نے؟ قَوْمُهُ، اس کی قوم نے. کیا اس کا یہ ترجمہ نہیں ہو سکتا تھا کہ جب اس سے پانی مانگا ان کی قوم نے، موسیٰ سے پانی مانگا قوم نے؟ کیسے پتہ چلے گا کہ اس کا ترجمہ موسیٰ پانی مانگ رہے ہیں یا موسیٰ کی قوم مانگ رہی ہے؟ غور سے دیکھیے، اِذِ اسْتَسْقَاهُ قَوْمُهُ، اور جب اس سے پانی مانگا اس کی قوم نے. یہ ایک ترجمہ جو میں نے آپ کو رکھا اور یہی درست ہے، لیکن اس کا ترجمہ ہم نے یہ کہ اچھا بھائی، اِذِ اسْتَسْقَاهُ قَوْمُهُ، اچھا موسیٰ نے پانی مانگا اپنی قوم کے لیے. قومہ، قوم کے اوپر جو میم ہے، اس سے پتہ چل رہا ہے کہ پانی مانگنے کا کام قوم نے کیا ہے. اگر یہ ہوتا قومہ تو قوم کے لیے مانگتے موسیٰ. ہو تو ہے ہی، وہ تو ہوگا. اِذِ اسْتَسْقَاهُ قَوْمُهُ، جب پانی مانگا موسیٰ سے ان کی قوم نے، تو موسیٰ علیہ السلام نے پھر آگے سے کیا کہا کہ تم، یعنی اس کو، یعنی قوم سے مانگا، انِ اضْرِبْ بِعَصَاكَ الْحَجَر، تو اللہ تعالیٰ نے ان کو کہا کہ پتھر پہ مارو. فَم بَجَسَتْ، یہ لفظ جو ہے یہ انبجاس ان سے ہے، انبجاس، تنگ مقام سے پانی کا نکلنا، جیسے چشمہ ہوتا ہے نا، اس کو کیا کہتے ہیں؟ चश्मा यानी बहुत छोटी सी जगह होती है ना, उसमें पता नहीं चलता पानी के निकलने का एक मुकाम कौन सा है, लेकिन वहाँ से निकलना निकल पड़ता है। तो फरमाया कि वहाँ से पानी निकलने लगा। आगे देखिए एक और लफ्ज़ जिसको मैं थोड़ा सा आपको ग्रामेटिकली बताना चाह रही थी, वमा ज़लमूना वलाकिन कानू अनफुसहुम यस्लिमून। आप देखिए कि हम अमूमन इसका तर्जमा क्या कर देते हैं, उन्होंने हम पे जुल्म नहीं किया बल्कि अपनी जानों पे जुल्म करते थे। मैंने अमूमन लोगों को लिटरली तर्जमे में, क्योंकि पीछे से सेंस यही बनती है ना, अच्छा उन्होंने एक खाने का इनकार कर दिया मन सलवा का, चलो ठीक है, तो हम अपनी जुबान में कहते हैं ना कि अच्छा जी उन्होंने हम पे कोई जुल्म नहीं किया, यानी मीन के अपनी जानों पे खुद जुल्म किया। हालांकि इसका तर्जमा क्या है, जलमू जलमू प्लस ना, जलमू उन्होंने जुल्म किया ना हम पर, उन्होंने हम पर जुल्म नहीं किया। अगर इसका ये तर्जमा होता ना कि हमने उन पे कोई जुल्म नहीं किया, तो जलम ना, हमने उन पे जुल्म नहीं किया। सिर्फ ये मैं आपके शऊर को बेदार करने के लिए बातें करती हूँ कि आप लोग देखें कि ग्रामर कितनी ज़रूरी है और इन चीज़ों से फिर तर्जमा कितना आसान हो जाता है। छोटी छोटी गलतियाँ जो होती हैं वो फिर इंसान खुद बखुद अपनी अपनी पकड़ लेता है। वलाकिन कानू अनफुसहुम यज़लिमून, और वो अपनी जानों पर खुद बखुद जुल्म करते थे, यानी ऐसी चीज़ों का इनकार करके उन्होंने अपने आप को अल्लाह ताला की दी हुई उन नेमतों से महरूम कर दिया। और जिसका नतीजा क्या निकला कि अल्लाह ताला ने फिर मनसलवा को ख़त्म कर दिया, और उसके साथ ही उनको फिर दोबारा ज़मीन से मेहनत करके ये सामान जो है ये लेना पड़ा। अब आप देखिए कि यहाँ अगर हम ये देखें कि और कत्ता ना हूं का लफ्ज़ क्या है, यानी उनकी ऑर्गेनाइजेशन कर दी, टुकड़ों में बांट दिया, जैसे आप देखिए कता कता करना था वह कत्ता ना, यानी कि उनको मारा बल्कि क्या के ऑर्गेनाइज कर दिया। किसी को ऑर्गेनाइज कैसे करते हैं, जैसे अमूमन देखिए कि क्लासेस को किया जाता है, अगर 50 स्टूडेंट्स हैं तो 50 को एक जगह रखा जाए तो मुश्किल होगा, तो उनको 10 10 के 5 गिरोहों में बांट दिया। तो आपने काट दिया ना, एक टुकड़ा काटा फिर दूसरा काटा, इसलिए यहाँ कत्ता ना का लफ्ज है। वक़त्ता ना हुमुस नतई अशरता, यहाँ अरबी की गिनती का अंदाज भी देख लीजिए, इस नतई अशरा लफ्जी माना देखेंगे तो क्या होगा, 2 और 10, और 2 और 10 क्या होता है ये हमें पता है कि वो 12 होता है। तो हमने उनके 12 ग्रुप किए। असबातन सिब की जमा, उममन उम्मत की जमा है, यानी 12 बड़े बड़े उनके ग्रोह बन गए, और वही जो हर बेटे हर बनी हज़रत याकूब अलैहिस्सलाम के बेटे की तरफ जिसकी निस्बत जाती थी उसी का जिक्र है। फिर इसी तरह कहते हैं कि बनी इसराइल की मर्दम शुमारी की गई, यानी जैसे उनकी पॉपुलेशंस को काउंट करना, तो इस तरीके से हज़रत याकूब अलैहिस्सलाम के बेटों की औलाद होने की वजह से जो 12 कबीलों में थे तो उनको मुनज़्ज़म किया गया। हर कबीले को अलग जिम्मेदारी दे दी गई कि वो अपने अपने लोगों की दीनी तमदनी उनकी मुआशी तमाम किस्म की सरगर्मियों को चेक करे, उनके प्रॉब्लम्स को सॉल्व करे। और इसी वक्त कहते हैं कि बनी लावी, इनके एक बेटे थे लावी, तो उनका जो उनकी जो नस्ल थी उनकी ड्यूटी ये लगाई थी कि वो सब का भी देखें, अपना भी देखें लेकिन दूसरों का भी देखें, जैसे एक मॉनिटर टाइप कर दिया जाता है आप किसको किस तरीके से ये मामला होता है। और ये वही कबीला था फिर जिससे हज़रत मूसा अलैहिस्सलाम और हज़रत हारून अलैहिस्सलाम पैदा हुए, तो आपका ताल्लुक बनी लावी से था। आप देखिए कि अल्लाह ताला ने नबियों को हमेशा ऐसे ही कबीलों से उठाया है जिनके अंदर यानी अपनी मुआशरे में थोड़ी सी बर्तरी होती थी। नबी सल्लम को कुरैश से उठाया, तो इस तरह हज़रत मूसा अलैहिस्सलाम को बनी लावा से किया। फिर इसके बाद फरमाया व अवहैना इला मूसा, और हमने मूसा अलैहिस्सलाम की तरह वही की, क्या कब की, इज़ इस्तस्काहु कौमुहु, जब उनसे पानी मांगा उनकी कौम ने, क्या क्या वही की। असल में अगर आप चाहें तो इला मूसा के बाद इज़ इस्तस्काहु कौमुहु को ब्रैकेट में कर लें तो फिर रब पीछे से जुड़ जाएगा आपका, व अवहैना इला मूसा अनिद्रिब बि असाकल हजर, ये थी वही कि अपने असा को पत्थर पे मारो। अब आप देखिए कि अजीब पत्थर है ना, कि कभी उसमें मारते हैं तो पानी निकल आता है, और कभी यही असर लगता है तो पानी सूख जाता है और समंदरों में रास्ते बन जाते हैं। तो इससे क्या पता चला कि असल कुदरत अल्लाह ताला की है। फम बजसत मिन हुस्नता अशरता अईना, और उसमें से 12 चश्मे निकल आए। कद अलिम कुल्लु उनासिम मशरबहुम, और हर इंसान ने अपना मशरब अपने पीने की जगह पहचान ली। इन सब की तफसील पीछे हो चुकी। کہ کیسے اللہ تعالیٰ نے ڈسپلن سکھایا، تنظیم کی ان کو، اور اللہ کی قدرت سے اسا میں یہ طاقت پیدا ہوئی کہ پانی نکلا. اور یہ پھر اس معجزے کے بعد وَظَلَّلْنَا عَلَيْهِمُ الْغَمَامُ، ان پر بادل چھائے رہتے تھے، یعنی دن میں بادل وہ سایہ کرتے تھے اور رات کو کہتے ہیں کہ اس میں سے لائٹ آتی تھی اور نائٹ لیمپ بن جاتا تھا ان کے لیے. اللہ اکبر، کیا آرام میں چیزیں تھیں. اور آج اتنی محنتیں کر کے، اتنے بل دے کے لوگ وہ چیزیں لیتے ہیں جو اللہ نے کچھ صحراؤں میں دی تھیں. وَأَنزَلْنَا عَلَيْهِمُ الْمَنَّ وَالسَّلْوَى، ان پر من اور سلوا نازل کیا. کلوا من طیبات ما رزقناہم، کھاؤ پیو، کھا سکتے ہو پاکیزہ کھانا. ما رزقناہم من طیبات کا یہاں جو لفظ آیا ہے، تو اس کو بھی دیکھیے کہ ان کو کہتے ہیں کہ حکم یہ تھا کہ اس کو پرانا نہیں کرنا، باسی کر کے نہیں کھانا، بلکہ فریش کھا لیا کرو، اگلے دن کے لیے جمع نہ کرو، کیونکہ اس دور میں کوئی فریج اور اس طرح کی چیزیں تو نہیں ہوتی تھی نا. تو لیکن انہوں نے کیا کیا کہ اس کو فریز کرنا شروع کر دیا اپنے دور میں. جیسے آج ہم بھی تازے کھانوں کو فریز کر کے کھاتے ہیں، فریش چیز نہیں لیں گے اور اس کو پہلے پرانا کرتے ہیں پھر کھاتے ہیں. تو نتیجہ کیا نکلا کہ اللہ تعالیٰ نے ان سے وہ نعمت چھین لی. وما ظلمونا، اور ہم نے ان پر ظلم نہیں کیا. ولکن کانوا انفسهم یظلمون، اور وہ اپنی جانوں پہ خود ظلم کرتے تھے. اور اس کے بعد جب وہ 40 سال ختم ہوئے تو پھر فرمایا کیسے، وَإِذْ قِيلَ لَهُمُ اسْكُنُوا هَٰذِهِ الْقَرْيَةَ، اور جب ان سے کہا گیا کہ رہو اس بستی میں، وَكُلُوا مِنْهَا حَيْثُ شِئْتُمْ، اور کھاؤ جہاں تم چاہو. وَقُولُوا حِطَّةٌ، اور کہو حِطَّةٌ، یعنی یہ لفظ تھے جو توبہ کے لفظ ان کو سکھائے گئے کہ تمہاری زبانوں پہ یہی بات ہو. وَادْخُلُوا الْبَابَ سُجَّدًا، اور داخل ہو جاؤ دروازے سے سجدہ کرتے ہوئے. شہروں کے دروازے ہوتے تھے اس وقت. نغفر لکم خطیئاتکم، ہم معاف کر دیں گے تمہاری خطائیں. و سنزید المحسنین، نغفر لکم خطیئاتکم، ہم معاف کر دیں گے تمہاری خطائیں اور ہم زیادہ دیں گے محسنوں کو. لیکن ہوا کیا، فبدل الذین ظلموا منہم قولا غیر الذی قیل لہم، پھر بدل دیا ان لوگوں نے جنہوں نے ظلم کیا اس بات کو جو ان کو کہی گئی تھی. نتیجے میں کیا ہوا، فَأَرْسَلْنَا عَلَيْهِمْ رِجْزًا مِّنَ السَّمَاءِ، پھر ہم نے ان کے لیے آسمان سے ایک عذاب اتارا. بِمَا كَانُوا يَظْلِمُونَ، اس کی وجہ کیا تھی کہ جو وہ ظلم کرتے تھے. اللہ تعالیٰ نے عجز و انکساری کا حکم دیا، انہوں نے فخر اور گھمنڈ کرنا شروع کر دیا. اللہ تعالیٰ نے ان کو فتح کے بعد یعنی جو مال غنیمت دیا تو اس میں انہوں نے خیانتیں شروع کر دیں. پھر جب علاقے فتح ہو گئے تو وہاں جا کے ظلم اور تشدد کیا. یعنی وہ لوگ جو بہت ایسے لوگ تھے کہ جو تھوڑے سے دنیا دار قسم کے تھے، وہ ان کاموں میں مبتلا ہو گئے، اور پھر اس کے اوپر ان کے اوپر عذاب آیا. یعنی سوال پیدا ہوتا ہے نا کہ وہ علاقہ فتح ہونے کے بعد ان پر عذاب کیوں آیا، تو اس کی وجہ یہ ہے کہ انہوں نے وہاں جا کے جب ان کو حکومت مل گئی تو وہاں لوٹ مار مچا دی، پھر وہاں جا کے ظلم شروع کر دیے، تو اس پر پھر ان پر عذاب آئے. دو قول ملتے ہیں اس کے بارے میں کہ رجز کیا تھا، طاعون کی وبا پھیلی، اور دوسرا یہ تھا کہ دشمن قوم نے بنی اسرائیل کو پھر سے شکست دے کر ان کو قتل کرنا شروع کر دیا. اور آج بھی یہی ہو رہا ہے. ہم نے بھی ایک ملک لیا، بڑے شوق سے لیا، لیکن بعد میں کیا کیا اس کا حال ہر ایک دیکھ سکتا ہے کہ ہم لوگ اس میں کس معاملے میں ہیں اس وقت. چاروں طرف ظلم اور زیادتی ہے. اور لیا تو تھا اللہ کے دین کو وہاں لانے کے لیے، لیکن نصف صدی سے زیادہ ہو گئی، ابھی تک وہاں اسلامی قانون پاس ہی نہیں ہو سکا. تو حقیقت کیا ہے کہ ان سارے واقعات میں ہم سب کے لیے نصیحت ہوتی ہے، تلاوت سنتے ہیں، ساتھ ساتھ اپنا محاسبہ کرتے ہوئے کہ کیا آج ہمارا یہ حال تو نہیں. بہرحال ہم سب کے لیے اس میں نصیحت ہے کہ واقعی اگر ہم اپنے آپ کو نہیں بدلیں گے تو اللہ تعالیٰ کے قانون کے ہی ہمارے حق میں بھی اسی طرح ثابت نہ ہو جائیں جیسے بنی اسرائیل کے ساتھ ہوئے تھے، کہ جنہوں نے اللہ تعالیٰ کے معاملے کو بہتر کیا اور ان کے ساتھ یعنی جنہوں نے اللہ تعالیٰ کی بات کو بدل دیا، اور پھر اس کے ساتھ ہی انہوں نے نافرمانیاں شروع کر دیں اور پھر اللہ تعالیٰ کے عذاب ان کے اوپر آ گئے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ لوگ اپنے بادشاہوں کے دین پہ ہوتے ہیں، الناس ولا دین ملوکہم. اگر آج ہماری حکومت کے اندر ہی آپ دیکھیے کہ ایسی چیزوں کو منانا اللہ کے نبی صلی اللہ علیہ وسلم کی برتھ ڈے اور ربیع الاول اور چھٹیاں اور لائٹیں ہو رہی ہیں اور لوگ بیچارے گرمی سے مر رہے ہیں اگر یا ان کے پاس بیسکس نہیں ہے تو یہ ہمارے لیے ایک بہت زیادہ آئی اوپننگ چیزیں ہیں کہ اگر ابھی بھی ہم لوگ اپنی حالت نہیں بدلیں گے تو کیا کریں. سوال پیدا ہو سکتا ہے کیا کریں, حکومت تو چننے میں ہمارا ہاتھ نہیں. تو پہلی بات ہے کہ وہ بھی اب ہم نے اپنے ہاتھ میں لی ہوئی ہے, بچہ بھی ووٹ دے دے گا تو اسی قیمت کا ہے جو بڑی عمر کا. پھر دوسری اس کا ایک یعنی ایک سائڈ وے بھی اس کو آپ دیکھیں کہ اللہ تعالیٰ جیسے لوگ ہوتے ہیں نا ویسے لوگوں کو حکمران کر دیتا ہے ان پہ. اگر لوگ اچھے ہوں گے تو اچھے لوگ حکمران بنیں گے, برے ہوں گے تو برے ہوں گے. تو بہرحال ہمیں دعا ہی کرنی چاہیے اور تنقید کا تو زیادہ فائدہ نہیں ہوتا. کوئی تدبیر ہو جائے جس سے کسی کی اصلاح ہو جائے تو پھر وہ چیز جو ہے وہ بہتر ہوگی.